www.attableeg.com, the reviver of Iman. Bismillah ar-Rahman ar-Rahim. Nahmaduhu nusalli ala rasulih kareem. Wa ala alihi wa ashabihi ajma'in. قال النبي صلى الله عليه وسلم المسلم من سلم المسلمون من لسانه ويده أو كما قال عليه الصلاة والسلام يا حضرت ما شاء رسول الله صاحب نہیں بگا حضرت ما تھانے کی مرفوضات اس میں کچھ جمع اس کتاب کا نام ہے اغلاط العوام والخواص اغلاط الخواص والعوام اچھی کتاب ہے میں نے کب سے پڑھی تھی لیکن چیز میں نے اتنا لکھ دیا ہے قابل ہمارے سادہ سال کے لکھی ہوئی بس قابل مطالعہ ہے ملزمان اس کو دیکھا تو مجھے اس میں سے کچھ سنا دوں ان کی سرخی یہ قائم کیا ہے معاشی جن میں عوام و خواص سبھی مبتلا ہیں الا ماشاء اللہ تعالیٰ ایسے معاشی اور خطائیں جو مذکور ہیں جن میں سبھی ہوں پہلی چیز دل آزاری مسلمان کی دل آزاری اور ایزا رسانی حرام ہے حدیث یہ ہے المسلم بنیادی حدیث یہ ہے جو میں پڑھی ہوں اسلام کی بنیادی حدیثوں میں سے ایک حدیث المسلم بنیادی حدیث المسلم عام طور سے سب کو یاد بھی ہے المسلم من سلم المسلمون من لسانه یدیه مسلمان وہ ہے جس کے زبان سے حاصل و محفوظ رہے بنیادی حدیث سب کو یاد بھی ہے لیکن عمل سب کا نہیں ہے اللہ تعالیٰ اس حدیث کو ہی عمل کی توفیق دے دیں سب کام بن جائے المسلم من سلم المسلمون من لسانه کہ زبان سے ان کے ہاتھ سے محفوظ رکھیں تو حضرت تھانی فرماتے ہیں جو چیزیں حضرت کو فرماتے ہیں مسلمان کی دل آزاری اور ایزا رسانی حرام اور اس کا دل خوش کرنا عبادت ہے تطیب و قلوب المومن دعوت کے جملہ مقاصد کی یہ ہے کہ تطیب و قلوب المومنین یہ دعوت جو ہوتی ہے فخر کے لیے شہرت کے لیے اس میں یہ نیت کرو کہ ہم دعوت جو دیں گے اس لیے دیں گے تاکہ مومنین کے قلوب کو خوش کر دیں امام غزالی لکھا ہے دعوت کے آداب کہ میں نے وہاں لکھ دیا ہے دعوت طعام کے آداب ہے دعوت کا عام مفہوم کیا ہوتا ہے دعوت تبلیغ والا ہوتا ہے لیکن امام غزالی لکھا دعوت کے آداب ہیں سب سے پہلی چیز یہ ہے تطیب و قلوب مومنین کو قلوب کو خوش کے ہم چائے جو پلا رہے ہیں مومنین کے دل خوش ہو جائے وہ تانیث و قلوب اخوان اپنے بھائیوں کو قلوب کو مانوس کرنا ہے کھانے پینے سے مانوس ہو جاتا ہے اللہ تعالیٰ الفاظ ساز بدے ہوں تانیث و قلوب مومنین کے قلوب کو خوش کرنا اور اپنے بھائیوں کے قلوب کو مانوس کرنا اپنے سے اور دوسری چیز یہ ہے وہ تسنن بسنت النبی صلی اللہ علیہ وسلم کی اطعام اطعام کھانا کھلانے میں حضور کی سنت کا ہم اتباع کریں اسے کھلا رہے ہیں امام غزالی سناتے تھے بہت سناتے تھے کون سناتا ہے مجھے دعوت کی مذمت تو کرتے ہیں لیکن یہ سناؤ امام غزالی حجت الاسلام مستحق سمجھ رہے ہیں بہت بڑے لوگ تانیث قلوب مومنین کے قلوب کو خوش کرنا یہ فرائض میں سے ہے تم نے سلام کیا جواب دیا مصافحہ کر دیا گناہ ایسے جھڑتے ہیں مصافحہ کرنے جیسے پتھر کے زمانے میں پتے جھڑتے ہیں وہ تسنن بسنت النبی صلی اللہ علیہ وسلم حضور کی سنت یہ تھی کہ کسی کو ایذا نہیں دیتے ایک جگہ تھی مدینے کے قریب کوئی वहां हमला नहीं कर रहे थे, वहां जिहाद। किसी ने कहा क्या बात है, हर तरफ हुजूर सल्लल्लाहु अलैहि वसल्लम के लश्कर जा रहे हैं, यहाँ क्यों नहीं आते। किसी बूढ़े आदमी ने कहा असल में एक मतलब उन्होंने यहाँ पानी पिया है, उसकी रियायत में यहाँ नहीं आते। उसका अदब बिहार किसी को अर्जी अल्लाह। दो आदमी दरमियान में न बैठो, जहां जगह मिले बैठ जाओ, हर एक समझे ताकि किसी को अजियत न पहुंचे। बहिश आजा के आजारे निबाशन, बहिश आजा के आजारे निबाशन, कसेरा बा कसे कारे निबाशन। बहिश वो है जहां कोई बदगुमानी, कोई अजियत, कोई तकलीफ की चीज ना हो, ये है बहिश। घर में अगर ये चीज है तो घर बहिश है, और घर में अगर इख्तलाफात मुनाकशात हैं वो जो खत्म हो जाए। अल मुस्लिम मंसूर हुजूर, दो आदमी तीन आदमी अगर हो तो दो आदमी अलग हो गए थे, कोई मशवरा न करो, कोई बात न करो, तीसरे को अजियत होगी। कितनी जबरदस्त हदीस है कि तीन आदमी अगर हो तो दो आदमी मिलकर आज कहें भाई मेरी मुझसे कोई बात तो नहीं करनी, अरे ना हो तब भी उसके जेब में आएगा कि कौन सी बात थी जो मुझसे छिपा रही है। इससे भी हम सल्लल्लाहु अलैहि वसल्लम ने रोका है उसको अजियत होना। नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपने अपने तर्ज अमल से साबित किया कि मैं किसी को अजियत नहीं पहुंचाना चाहता। अल मुस्लिम मुसलमान बुनियादी हदीस क्या फरमाते हैं मुसलमान, हजरत हनी कर लिख रहे हैं, मुसलमान की दिल आजारी और ईजा लसानी हराम है, और उसका दिल खुश करना इबादत है। हजरत वाला का इशाद है ईजा लसानी से बचने के लिए अदम कद ईजा काफी नहीं, बल्कि कसद अदम ईजा जरूरी है। ये नहीं कि पहुंच गई नहीं, तो कोई कहता हजरत हमने कसद नहीं किया, कोई बात हो जाती है हजरत हमने कसद नहीं किया, कहा कि तुमने कसद नहीं किया न करने का तुमने कर्ज क्यों नहीं किया, इधर न पहुंचाने का कर्ज समझ रहे फौरन आदमी कहता हमें कर्ज नहीं किया नहीं। तो फरमाते थे वो हकीमुल उम्मत थे, कहा कोई छूट जा सकता, कहा सर तुमने ईजा न पहुंचाने का इरादा क्यों नहीं किया, अगर ईजा पहुंचाने न करते नहीं ईजा होती, ईजा पहुंचाने के लिए काम करना है, और एक अलग वजह यह है कि किसी को हमसे ईजा न पहुंचे ये आला बता दो। इसी बिना पर रब बना ला तो आखिर ना इन नसीना वखताना, जब निशियान और खजा माफ है फिर अल्लाह ताला ने क्यों कहा कि मुआखिरे की दुआ क्यों सिखाई, जब अल्लाह ने माफ कर दिया निशियान को खजा को फिर कह रहा है कि ये दुआ करो कि हमसे मुआखिरा है कि ये खजा और निशियान पर बात हाजिर यही जवाब दिया है, कहा कि बाद फिर गुनाह ऐसे होते हैं है कि अगर वो कस करता कि हम नहीं करेंगे तो न होता, मालूम अदम मुबालात की बिना पर उसने गुनाह किया, लापरवाही की बिना पर वो काबिल मुआखज़ा है, उसकी दुआ करता है। अरे इल्मी बात ही नहीं, रब अल्लाह तो आखिरना हमसे मुआखज़ा कीजिए जो हम भूल गए, जब भूल गए तो अल्लाह ताला खुद ही कहते हैं खता निशान माफ, फिर उसके बाद ये कुछ दुआ करा रहे। एक है खता का इरादा करना, एक एक अदम खता का इरादा करना कि हमसे खता न हो, इस पर मुआखजा है दुआ की जाती है रब बना ला तो आखिरना नुकता करना। तो बहुत सी चीजें लिखा है, बहुत सी खताएं अदम मुबाला बिना पर होता है। हजरत थानी कोई कहता था कि हजरत ये गलती हो गई, हमने इरादा नहीं किया, तुमने न करने का इरादा किया था, ऐसी बात हम नहीं करेंगे, इस पर मुआखजा है। पूरी उस हदीस की दुआ का मफहूम समझ आ गया, रब बना ला तो आखिरना इन नसीना वखताना, इमाम थानी के उलू में हिकमत है मेरे साथ। रब अल्लाह तो आखिरा, ये अल्लाह हमसे मुआखजा की उस पर जो हम भूल गए, फिर भूलने पर मुआखजा कैसा है ना, जब अल्लाह ने खुद माफ कर दिया खजा निशान को। इसलिए कि बहुत सा भूलना अदम मुबाला लापरवाही के बिना पर होता है, इस बिना उस पर मुआखजा हो सकता है, लापरवाही की पर मुआखजा हो सकता है। चलो यानी दानिश्ता किसी को तकलीफ और ईजा पहुंचाना तो बुरा है ही है, कि कोशिश ये करना चाहिए कि हमारी राज से नादानिश्ता भी किसी को तकलीफ न पहुंचे। हजरत थानी वजीफा पढ़ रहे थे, एक साहब आए बिल्कुल पीछे खड़े बैठ के वजीफा पढ़ने लगे। हजरत थानी उठे उसके पीछे जाके बैठ गए, वहां सब होता था ये सब। हजरत थानी ने तो कहा हजरत मुझे बहुत ईजा हुई, आप पीछे मेरे बैठ गए। कहा अभी तो पीछे बैठ गए, मुझको तकलीफ हुई तो मैंने कहा कि आपको अंदाजा लग जाएगा कि आपके पीछे हर वक्त बैठ के जाने में कितनी अजियत होती है। बल्कि कर्ज अदम ईजा, एक ईजा का कर्ज है और अदम ईजा का कर्ज होना चाहिए कि हमसे किसी को तकलीफ न पहुंचे, यानी दानिश्ता किसी को तकलीफ और ईजा पहुंचाना तो बुरा है ही, कोशिश ये करना चाहिए कि हमारी जात से नादानिश्ता तौर पर भी किसी को तकलीफ न पहुंचे। अहलुल्लाह तो अग्यार व अजानिब रहेगी, अहलुल्लाह तो अग्यार व अजानिब की दिल शिकनी भी रवा नहीं रखती। जो अग्यार है उनकी भी दिल शिकनी नहीं रहो, तुम्हारे दुश्मन सही लेकिन तुम्हारे हाथ और जबान तो उसको भी ईजा नहीं पहुंचना चाहिए। अहलुल्लाह तो अग्यार व अजानिब की दिल शिकनी भी रवा नहीं रखते। हमारा यह आलम है कि अहबाब व अकारिब भी हमारे दिल आजारी से महफूज नहीं है। और ये शेर बहुत पढ़ता हूं मैं, सुरी दम के ये गुलिस्तान में मिलेगा, गुलिस्तान में शेर मिलेगा जिसको लोग छोड़ चुके हैं फारसी। सुनी दम के मर्दाने राह खुदा, दिले दुश्मना हम न कर दंत तंग, तुरा कै मुयस्सर शवली मकाम, बा दोस्त आना सराफत तो जब। हमने सुना कि मर्दाने राह खुदा दुश्मनों के दिल को भी तंग नहीं करते। तुमको कब ये मकाम मुयस्सर होगा जबकि तुम्हारे दोस्त भी तुम्हारे जरा से महफूज हैं। पूरी जान है गुलिस्ता की, मैं कहता हूं इसको पढ़ता भी हूं इसको, जो चाहे जिसको जो चाहे कह दे एहतियात। हजरत थानी रहमतुल्लाह अलैह ने कोई वाकया बयान किया, नाखुशगवार कोई वाकया, किसी का कोई नाखुशगवार वाकया मजलिस में बयान किया। जिसका वाकया बयान किया था वो मजलिस में थे, वाज में हजरत ने फरमाया उसको अजियत हुई होगी मेरे इस कहने से। हजरत को नहीं मालूम था कि वो है, देखे बारीक बात, एक मजमा है हजारों आदमी का, अब कोई वाकया होता नहीं, फला नहीं कहता आदमी, एक साहब ऐसे थे एक ऐसे थे। देखा कि वो साहब मौजूद है, हजरत बहुत नादिम है, कहा कि अगर मैं जानता कि आप है तो वो वाकया मैंने बयान करता। उनका वाकया था जी, समझ गए ना, जैसा तकलीफ दे कोई बात ही। इससे हजरत थानी को निदामत हुई, इस वाक्य से उनको अजियत होगी कि मां थानी को भी मालूम है और सबने मन में बयान किया, चाहे हमारा नाम ना आया, नाम ही नहीं याद रखते। ये बहुत बात खास बात हो जाए, अल्लाह के न बयान करो। हजरत मजलिस ने एक साल के मुताबिक बयान किया है कि एक आदमी ऐसा है जो ईद बकरी की नमाज नहीं पढ़ता, आम बात माशाला था वाक्य थोड़ा सा पोर्टर नहीं, जिनके मुताबिक कहा था ये आम बात कही थी, बालो ऐसे हैं जो जुमा ईद की नमाज वो मौजूद थे। जब मालूम हुआ हजरत वाहे मुसा थे, आप थे यहाँ, माफ कीजिएगा मैंने आम बात आम नाम नहीं लिया था, लेकिन उनको अजियत हुई कि हमारा वाक्य इतना हजरत ने बयान किया है। दिले दुश्मना हम न करते, समझ गए आप इस बात जो हजरत थानी वाला, ये हजमा शाह रसूलुल्लाह का वाक्य है। सुरी दम के मर डाले राह खुदा, दिले दुश्मना हम न कर दे तंग, तुरा कर मुयस्सर शबर ये मकाम, बात दोस्ताना खिलाफ हो जाए। तुमको कब ये मकाम हासिल हुआ है, दोस्तों से तुम्हारी जंग चली हुई है, वहां से दुश्मनों के खताओं को माफ किया है। حضرت حاتم اعظم کی خدمت میں ایک عورت کوئی مسئلہ دریافت کرنے کے لیے آئی. حاتم اعظم, حاتم جو بہرے تھے, اعظم مانے بہرے, بہرے ہونے کی دیکھی مثال, یہ حضرت تھانوی کی مرفوعات. حضرت حاتم اعظم کی خدمت میں ایک عورت کوئی مسئلہ دریافت کرنے آئی کے لیے آئی, اتفاق اس کی ریح خارج ہو گئی, سمجھ گئے, ریح خارج عورت, وہ حاتم تھے. وہ اجنبی عورت کو جس کا نہ اس سے کوئی رشتہ و تعلق تھا اور نہ جس کا ان پر کوئی خاص حق تھا, شرمندگی اور ندامت سے بچانے کے لیے صرف اس وقت ہی نہیں بلکہ ہمیشہ کے لیے بہرے بن گئے. بیٹی کیا کہہ رہی ہے, کچھ معلوم ہی نہیں ہوا کہ انہوں نے اس ریح کو کی آواز کو سنا ہے, اس کے لیے بہرے بن گئے. اور صرف اسی مرضی کے لیے نہیں, زندگی بھر کے لیے ان کو ہاتھ میں عصم کہی جاتا ہے, بہرے بہرے بن گئے, زندگی بھر بہرے بنے رہے. کیا بھائی کیا کہہ رہی, کیا کہہ رہی بھائی, میں کم سنتا ہوں بھائی, بتاؤ کیا. اب اس کو اطمینان ہو گیا کہ ہماری ریح کا کھائی ہونا ان کو سنائی نہیں پڑا, سمجھے نا. ہاتھ میں اثر دل دشمن ہم نے عورت کی شرمندگی, ظاہر بات ہے کہ شرمندگی ہوتی ہے کہ نہیں, اس کو ایسی صورت کیا گیا کہ بھائی تم کیسے آئی, بھائی زور سے کہو میں بہرا ہوں, تاکہ اس کو یقین ہو گیا کہ ہم کو جو ریح خارج ہوئی ہے انہوں نے سنا نہیں اور زندگی بھر اس سے نبھا دی ہے. یہ حضرت تھانوی اتنا جو رعایت کرتا ہے اس کو گالی دیتے ہیں کہ نہیں لوگ. اجنبی عورت کو جس کا نہ اسے کوئی رشتہ اور تعلق تھا, نہ جس کا اس کا کوئی خاص حق تھا, شرمندگی اور ندامت سے بچانے کے لیے صرف اس وقت ہی نہیں بلکہ ہمیشہ کے لیے بہرے بن گئے. حاتم اعظم کے نام سے مشہور ہو گئے, وہ حاتم جو کہ بہرے ہیں. یہ ایک شخص نے ایک بزرگ کی دعوت کی جن میں دو تین کھانوں کے ساتھ کھیر بھی پیش کی گئی تھی. ان بزرگ نے کئی مرتبہ کھیر منگوا کر کھائی اور آخر یہ معلوم ہوا کہ کھیر ختم ہو گئی ہے, تو وہ برتن جس میں کھیر پکائی گئی تھی منگوا لیا تاکہ اس میں جو کچھ کھرچن ہو رہا ہے اس کو کھا لیں, اس لیے تاکہ ہماری کھیر کی عظیم ہو, جو شرمندگی تھی کہ کھیر ختم ہو گئی وہ ختم ہو گئی کہ اتنا حضرت کو پسند تھی کہ ہمارے برتن کھا کے اس میں کھایا تاکہ اس کو مسترد ہو. میزبان کو اس بات سے بہت مسترد ہوئی, ان بزرگ کو وہ کھیر غیر معمولی طور پر پسند آئی, لیکن جب اسے برتن میں جو کھیر لگی رہی تھی اس کو بھی چکھا تو معلوم ہوا کہ وہ کھیر ناقابل برداشت حد تک تلخ اور ذائقہ تھی, لیکن جب اس نے برتن میں جو کھیر لگی رہی تھی دیکھ وہ کھیر ناقابل برداشت حد تلخ اور بذائقہ. گھر میں دریافت کیا تو معلوم ہوا کہ سہمن اس میں شکر کے بجائے نمک ڈال دیا تھا, لیکن اتنا پسند تھا, یہ ظاہر کیا کہ ہم کو بہت پسند ہے, ہم کو نمک ہی جا کے کھیر پسند آتی ہے, یہ ظاہر کیا کہ تم نے تو شکر نہیں ڈالا لیکن ہم کو نمکین ہی کھیر پسند ہے, یہ ظاہر کیا کہ تم نے بہت اچھا کیا کہ بجائے شکر کے نمک ڈال دیا. اب بتائیے ان بزرگ نے اپنے میزبان اور اس کی اہلیہ کو ندامت اور شرمندگی سے بچانے کے لیے اس قدر اہتمام فرمایا اور مسلسل تکلیف برداشت کرتے رہے, بھائی تمہارا کھیر بہت زیادہ لے آؤ. ہر مجھے کا قول ہے کفر کے بعد سب سے بڑا گناہ دل کو دکھانا ہے, ہر مجھے جی الف ثانی کر رہے ہیں. حضرت مجدی عرف ثانی رحمت اللہ علیہ کا قول ہے کفر کے بعد سب سے بڑا گناہ دل دکھانا ہے, خواہ دل مومن کا ہو یا کافر کا. یہاں تو یہ تعلیم ہم لوگوں کو ہے, مجدی صاحب فرما رہے ہیں کافر کے دل کو نہ دکھاؤ. حضرت مجدی صاحب فرمائے کفر کے بعد سب سے بڑا گناہ دل دکھانا ہے, خواہ دل مومن کا ہو یا کافر کا. किसी का दिल दुखाना और फिर मुखातब से ये कह देना कि आप तो नाजुक मिजाज हैं, जरा सा बात पर बुरा मान जाते हैं, ये तो कोई बुरा मानने की बात नहीं थी, हम तो ऐसी बात का बुरा नहीं मानते, हमने तो सादगी से कह दिया था, ये हमारा मंशा इजारे सानी, ये सब लगो मोहम्मद है, सख्त बात कर दिया, बस हमने साहब को बात कर दिया, नहीं ऐसी बात है जिससे दिल को ठेस लगे, ये सब लगो मोहम्मद बातें हैं, उजे गुनाह बदतर गुनाह, तुम्हें तकलीफ पहुंचाया फिर कैसे माफ कीजिएगा, बताइए दूसरी बात। कुरान मजीद में गीबत को मुर्दा मुसलमान भाई का गोश्त खाने से ताबीर किया है, अयुहिब्बु अहदुकुम अन याकुल अल्लाह माफी मैतन फकरीतमूह, क्या तुम में से कोई इस बात को पसंद करता है अपने मुर्दा भाई का गोश्त खाए, उसको तुम नागवार समझते हो, गोया किसी मुसलमान की गीबत करना ऐसा गंदा और काबिल नफरत काम है जैसे कोई अपने मरे हुए भाई का गोश्त नोच नोच कर खाए, क्या कोई इंसान इसको पसंद करेगा, हरगिज़ नहीं, तो समझ लीजिए कि गीबत इससे भी ज्यादा शरीर और कभी अमल है, थानी का तो अमल था, पीरानी साहबा ने कोई बात कही किसी मतलब तो वो ये कह रहे थे, इत्तेफाक से जिनके मुतालिक पीरानी साहबा ने कहा था हजरत थानी से वो मौजूद थे, क्या फराने आओ ये कह रहे हैं कि तुम्हें ये बात कही है, अब प्यारी साहब खबर ये आपने हमको जरिए कर दिया, क्या जरिए क्या किया, गीबत के गुनाह से हम लोग बच गए, इसे मामला साफ हो गया, ये थे मुझे मिलत अमली तौर से सब किया था थानवी ने, उन्होंने दो शादी कर लिया था वहां थानवी ने, कहा मारा थाने से किसी ने कहा मारा आपने तो एक रस्म जारी कर दिया, दो दो शादी कर जारी किया कि बंद किया, तराजू रखा रहता था, तरबूज भी आता था तो तकसीम करने के लिए उत्तर ये नहीं कि अरे तुम लेना लेना, एक पल्ले पर वो ये छोटी बिरानी जा दिया ये बड़ी को, कहा कोई पाबंदी कर सकता है, तो मैंने इसलिए कहा कि दो शादी करना लोग छोड़ दें, शादी करने की तरकीब नहीं दिया, बल्कि दो शादी करने को छोड़ने के लिए मैंने कहा कि अगर दो शादी करो तो इस तरह दोनों में बराबरी करो, कितने लोग उससे बदलन हो गए थे थानवी से, मैंने इस चीज के लिए किया है ताकि लोग दो शादी न करें, क्योंकि अदर काम करना उस वक्त बहुत मुश्किल हो जाएगा, तराजू रखा रहता तो कोई चीज, समझ लिए कि गीबत इससे भी ज्यादा शरीर और कबीर है, इंसान का गोश्त खाना ही जायज नहीं, और फिर मुसलमान का गोश्त और वो भी भाई और मुर्दा भाई का, किस तरह मजमूम होगा, हाँ। अलगीबत अशद मिल जाना इंसाफ शर्त है, फिर दिन रात गीबत करने और सुनने वाले कहें मुंह से जनाकारों को बुरा कहें, बहरहाल ये है मलफूजात मां थानी अब्दुल्ला जिस पर उन्होंने अपनी पूरी जिंदगी गुजारी, पूरा इसी पर लिख रही है सर, अल्लाह ताला हम सब लोगों को जो थानी कहलाते हैं कम से कम उनके अखलाक को उनके मामलात को पेश नजर रखना चाहिए, मामलात कोई बात ये बीवी बच्चों से भी कोई ऐसी बात नहीं करते थे जो नाजाज के कर दिए, जो वादा है उनसे भी पूरा करना, जो कर दिया है उनको वादा करना, फरमाते थे कि घर जाता है मैं बीवी से अपने कर्ज के तौर पर ले लेता हूँ, उनका जेवर बेच देता हूँ, अब है किसी तस्वूर में आपसे मामूली मामूली किए होंगे क्या क्या है, अरे थानवी जब नहीं रहता था कुछ तो अपने अहलिया का जेवर लेते थे कर्ज के तौर पर उसको बेच देते थे, बेचने के बाद 15 रुपया रहता था उसको अदा करते थे, कोई तो फायदा हमें अदा करता था, इस तरह जिंदगी उसर के साथ ये शान से रहे, उनके कनात में तवक्कुल में कोई फर्क नहीं आया, बैठे रहते थे, आया मनिया डर आया कुपे में लिखा जाता है, लिखा नीचे देखा कहा कि हजरत ये 5 रुपया मैं भेज रहा हूँ, या तो अपने अपनी जरूरत में सर्व कीजिए या मदरसे में सर्व करिए, तो कहा मुझको भी जरूरत थी, जी चाहा कि मैं ही खर्च कर दूं, अब देखिए जरा उनकी लुकमा ने क्या क्या समझते हैं उनको, हजरत थानवी सब लोग सख्ती को बयान करते हैं, हजरत थानवी हजरत फरमाते थे कि महाराज थानवी के تشدد کا ذکر کرتے ہیں لوگ، تلتو کا کوئی ذکر نہیں کرتا ہے. تعویذ کے لیے ایک حد تھا مقرر، تعویذ کے فلاں وقت میں. اب اس وقت میں گئے تو کس کو آرام ہے؟ بھائی زہر بعد جا کے تعویذ مل جائے گی. ہم نے دیکھا ہے زہر بعد آنا اصل وقت کہتے میں دوڑنا پڑتا ہے. حضرت تھا نے کہا نہیں اثر بعد ہی میں تعویذ دوں گا یہ زہر بعد. اب کوئی آتا تھا تو حضرت تھانی پابند تھے، وہ تو ایک مرتبہ آیا، یہ نہیں کہتے تھے اثر بعد آنا. تو اس کو بچایا، کہا کہ میں نے یہ تو میں نے اپنے اوپر تنگی پیش کیا ہے، نہ کہ دوسروں پر. سمجھ گئے نہیں؟ یہ اصول جو ہم نے بنایا ہے اپنے کو. اب زہر بعد کوئی آئے گا تو ہم ضرور تعویذ دیں گے، ہمیں کہیں نہیں سکتے اثر بعد. ہم تو رہے دیکھا کل آنا پرسوں آنا اب بھرا وقت آنا، یہی رہتا تھا حضرت تھانی. لیکن یہ مستثنا اس وقت ہے جب کوئی درد ذہن کے تعویذ لینے کے آتا ہے، کیونکہ اس کے لیے کوئی وقت نہیں ہے. 12 بجے درد ذہن شروع ہو گیا عورت کو، تو اس وقت تعویذ کے لیے آنے کی اجازت لکھ دیا تھا. اب کوئی 12-1 بجے آتا تھا تو اٹھتے تھے، وضو کرتے تھے، لکھتے تھے، چونکہ آج لکھ لیے اس کو دیتے تھے. تو حضرت فرماتے تھے حضرت ہمارے کہ لوگوں نے حضرت کے اصول کو تو دیکھا اور یہ محبت تلطف جو ہے اس کو نہیں دیکھا لوگوں نے. ہاں حضرت کی ذمہ یہ حضرت تھانوی کے رابطے کے ضرور دیکھا، رابطے کو نہیں دیکھا. جو آتا تھا یہی بیان کرتا حضرت تھانوی یہ سب کی کیا وہ کھڑی لوگ بھاگ جاتے تھے. اللہ تعالیٰ ہم سب لوگوں کو ان بزرگوں کی تجدیدی کارناموں کو پیش نظر رکھنے اور اس پر عمل کرنے کی توفیق بڑھ بنا. آتا تھا من یاد رکھ بات رہی، اس میں لکھا تھا حضرت یا تو 5 روپیہ ہے 10 روپیہ جو بھی ہو، یا تو اپنی ضرورت میں خرچ کیجیے یا مدرسے میں خرچ کر دیجیے. فرماتا جی چاہا کہ مدرسے کو دے دوں. خیر میں تم بھی تو محتاج ہے. اب یار دیکھیے یہ بات کوئی معلوم مانا کتنا محتاج ہے تعلیم. تم سمجھتے تھے معمولی پیو گے کیسے کیسے مکانات یہ سب ہیں. فرمایا جی میں آیا کہ میں مدرسے کو دے دوں، پھر خیال ہوا کہ مجھ کو بھی ضرورت ہے. پھر ضرورت اپنے لینا چاہا کہا مدرسے کو بھی ضرورت ہے. اب کیا لکھتے ہیں تمہارا حدیہ مجھ میں تشویش ہوا اس کو واپس، تمہارا ہدیہ مجھ میں تشویش ہو واپس کر دیا. پھر کوئی ہمارے در کہتے تھے بلاتے تھے ہم کو مولی وسول اللہ، دیکھو یہ اصول کے خلاف تھا اس وقت میں نے واپس کیا. اللہ میری قسمت میں ہوگا یا تو یہی روپیہ میرے اصول کے مطابق آئے گا یا دوسرا آ جائے گا. یہ توکل ہے. یہ ہدیہ تمہارا ہدیہ مجھ میں تشویش ہوا، میں اپنے میں خرچ کروں یا مدرسے. تمہارا ہدیہ مجھ میں تشویش ہوا اس وجہ سے واپس. اور یہ بھی حضرت بیان کرتے ہیں بولا مجھے وسیول اللہ، دیکھو یہ ہدیہ ہمارے اصول کے خلاف تھا ہم نے واپس کر دیا. اگر میری قسمت میں ہوگا یہ اصول کے مطابق آئے گا نہیں دوسرا آ جائے گا. جب آ جاتا ہے بولا وسیول اللہ دیکھو آ گیا. یہ سب سنا کسی نے؟ کوئی جانتا بھی نہیں. بڑے لوگ بھی کوئی نہیں بیان کرتا، یہ حضرت بیان کرتے. فرماتے تھے کہ سب لوگ تو حضرت تھانوی سے کوئی چلنے کے ڈھنگ سے اچھا تھا، کوئی انگریزہ کے ڈھنگ سے تھا، کوئی چوٹی کے ڈھنگ سے کرتا تھا. میں ان کے دل کی طرف متوجہ رکھتا تھا کہ یا اللہ اس میں جو دولت ہے اس کو دے دیجیے. یہ خود فرما میں خود سنا ہی تھا کہ سب لوگ تو حضرت تھانوی سے کوئی کچھ مانگتا تھا، کوئی کچھ چاہتا تھا، کوئی میں ان کے دل کی طرف متوجہ اے اللہ جو اس دل میں ہے ان کے وہ دولت مجھے عطا فرمائی. چاہے اللہ تعالیٰ دیا ہی تھا بہت متوکل سے. آئے یہاں زمین دیکھا ہماری اس مکان میں کم و زمان کا ہمارا نہیں، ہم بنوا دیں گے اس کو. رہی نہیں بنوائیں گے لیکن ان کی دعا تو رہی ساتھ اس کے بن گیا. کوئی سبیل نہیں تھی ہم لوگ کو بنوانے کی، اس کی اللہ تعالیٰ نے بنوا دیا. ان کی دعا تھی داغ کو کون دینے والا تھا، اے خدا جو دیا دیا تم نے. حضرت کی برکت سے مکان بھی ہم کو مکان کی بہت خواہش تھی. 6 کپڑا لیے تھے، 3 یہ ہیں، یہ ہمارا ہے، یہ انوار کا ہے قائم مبین صاحب کا، اور نور حضا کا ہے، یہ جامع صاحب کا ہے، مولوی عیسیٰ کا ہے، तू मुलियम मार कर छह प्लान हर लिया था कि तुम छह आदमी एक घर रहोगे, इसलिए कहा कि मैं चाहता हूँ मेरे जाने के बाद एक सानियत आके यहाँ देखा मस्जिद पर खड़े हुए खास हुए कुछ देखा ले लो कि छह आदमी पराठ यह हजरत कर दिया हुआ पराठ इधर अनवर का है उधर मोहला का है इधर जामी शाह का है मुरी ईसा का था वो बेच के चले गए इटावा और उधर मुरी अम्मा का है मुरी अम्मा ने बढ़ा लिया अपने मुस्लिम लेकिन दिया हजरत ने छह पराठ लिए। अल्लाह ताला ने बहुत कुछ हम लोगों के साथ किया अल्लाह ताला जजा खैर दे बहुत इल्मी एतबार से तो दिया ही अल्लाह ताला ने ये जमीन न रहती बाले हम लोग यहाँ रह पाते अल्लाह ताला हजरत को जजा खैर दे और मजीद का सवाब हजरत को बख्श दिया اللهم صل على سيدنا محمد اللهم صل على سيدنا اللهم صل على سيدنا اللہ کرا اپنے فضل و کرم سے حضرت معاشا رسول اللہ صاحب مات آدمی وغیرہ کی جو تعلیمات ہیں جو معاملات ہیں یا اللہ ان پر ہم سب لوگ کو گامزن فرما اور اس کے مطابق زندگی گزارنے کی توفیق منعم فرما اور جو نعمت ہے دینی اور دنیاوی عطا فرمائی اللہ ان حضرات کو جزائے خیر بنا فرما اس میں جو لکھا گیا پڑھا گیا سنا گیا اللہ اس اجر و ثواب کو ان حضرات تک پہنچا دیں اور ہم ہماری تعلیمات سے ہمارے مرکوزات سے اللہ تعالیٰ ان حضرات کو بھی راضی فرما ہر قسم کے آپ کے عطا فرما دینی اور دنیا بھی مراتب عالیہ سے درجات رفیہ سے ہم سب لوگوں کو مشرف فرما یہاں حضرات کو اعلیٰ سے اعلیٰ مقام عطا فرما ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم